भित्र प्रवेश गरेको छ। एकल जातीय पहिचान कि बहुजातीय पहिचान भन्ने सवालमा विवाद भएपछि महासङ्घले तत्काललाई पहिचान सहितको संहिताका लागि सङ्घर्ष गर्ने जनाएको छ। महासङ्घले जेठ 30 गते आदिवासी जनजाति महासङ्घको आह्वान पहिचान सहितको संघीय संविधान भन्ने नारासहित संविधान सभा भवन अगाडि धरना दिने कार्यक्रम तय गरेको छ। पहिचान सहितको संहिताको पक्षमा महासङ्घले कुनै कार्यक्रम अघि नल्याएको भन्दै आलोचना भएपछि यो कार्यक्रम तय गरिएको अध्यक्ष नागेन्द्र कुमारले बताउनु भएको छ। पहिचान सहितको संहिताका पक्षमा हामी सङ्घर्षकै मैदानमा छौँ। दलहरूले एकल वा बहुजातीय जे भने पनि पहिचान स्वीकार गरिसकेका छन्, कुमारले भन्नुभयो। पहिचान पक्षधारहरू चुप लागेका छैनन्, कुनै षड्यन्त्र नहोस् भनेर खबरदारी गर्न वृहत धरना कार्यक्रमको आयोजना गरिएको हो। महासङ्घमा आबद्ध विभिन्न जातीय संगठन र राजनीतिक दल आबद्ध जातीय संगठनहरूको संयुक्त सङ्घर्ष समितिमा पूर्व पदाधिकारी तथा छुट्नै नहुने व्यक्तिलाई समेटेर अगाडि बढ्ने निर्णय भएको पनि उहाँले बताउनु भएको छ। उहाँले बहुपहिचान कि एकल जातीय पहिचान भन्ने विवादमा फस्न नहुने बताउनु भएको छ। महासङ्घमा आबद्ध साना जातीय घटकहरू एकल जातीय पहिचानको विपक्षमा छन् भने ठुला जातिहरू एकल जातीय पहिचानको पक्षमा रहेका छन्। महासङ्घका निवर्तमान अध्यक्ष राजकुमार लेखीले एकल जातीय पहिचान महासङ्घले स्वीकार गर्न नसकेका कारण विगतमा केही आइएनजिओहरूको प्रयोजनमा संयुक्त सङ्घर्ष समितिको ब्यानरमा आन्दोलन भएको भन्दै महासङ्घकै नेतृत्वमा सङ्घर्ष गर्दा त्यसले सबैको भावना समेट्ने बताउनु भएको छ। नेकपा एमालेको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ। दिउँसो बस्ने आजको बैठकले सबै साङ्गठनिक प्रतिवेदन पारित गर्ने जनाइएको छ। यसैबीच नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आगामी अधिवेशनमा अध्यक्ष पदका लागि दुई नेताको उम्मेदवारी घोषणा भए पनि पार्टीको आन्तरिक विषयमा भने विवाद नरहेको बताउनु भएको छ। उहाँले लोकतान्त्रिक पार्टीमा महाधिवेशनका बेला सामान्य विवाद र वैचारिक बहस हुनु सामान्य भएको पनि बताउनु भएको छ। महासचिव पोखरेलले पार्टीको विधान र सबै संगठनका प्रतिवेदनहरू सर्वसम्मत भएकाले पनि अहिले चलेको वैचारिक बहसलाई विवादको रूपमा लिन नहुने बताउनु भएको छ। उहाँले आज साङ्गठनिक प्रतिवेदन अनुमोदन हुने पनि जानकारी गराउनुभयो। व्यवस्थापिका संसदको अवरोध हटाउन मुख्य तीन दलबीच आज छलफल हुँदैछ। बेलुकी 5 बजे बोलाइएको संसद बैठक अघि नै छलफल हुने एकीकृत नेकपा माओवादीका मुख्य सचेतक गिरिराज मणि पोखरेलले बताउनु भएको छ। आजको छलफलले सहमति गर्ने र संसद खुलाउने उहाँले विश्वास व्यक्त गर्नुभएको छ। लगातार संसद बैठक अवरुद्ध भइरहँदा नागरिकमा असन्तुष्टि बढेको भन्दै सभामुख सुभाष चन्द्र नेङमाङले छिटो सहमति गर्न आह्वान गर्दै आउनु भएको छ। प्रधानमन्त्री सहित मुख्य दलका शीर्ष नेताहरूले पनि सहमतिमा जोड दिँदै आएका छन्। तर एकीकृत माओवादीले उठाएको मागमा दलहरूबीच एकमत भने हुन सकेको छैन। एकीकृत नेकपा माओवादीले 4 बुँदे सहमति अनुसार उच्चस्तरीय राजनीतिक सहमति गठन गर्नुपर्ने र त्यसको नेतृत्व आफूले गर्न पाउनुपर्ने माग गर्दै आएको छ। तर नेपाली कङ्ग्रेस र नेकपा एमाले एकीकृत माओवादीलाई समितिको नेतृत्व दिन नहुने अडानमा रहेका छन्। बजेट रकमान्तर संविधान सभा चुनावमा भएको भनिएको धाँधलीबारे छानबिन समिति गठन गर्न भने यसअघि नै सहमति भइसकेको छ। पूर्वी चितवनको रत्नगर सातनीपनीमा गैराती बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। बसको ठक्करबाट हेटौँडा नगरपालिका 3 चौकी टोलका 30 वर्षीय मुकेश सुनारको मृत्यु भएको इलाका प्रहरी कार्यालय रत्नगरले जनाएको छ। काठमाडौँबाट गौरका लागि छुटेको N5X527 नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको N15P4847 नम्बरको मोटरसाइकललाई राति 1:30 बजेतिर ठक्कर दिएको हो। सुनारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रत्नगरका प्रमुख प्रहरी नायब उपरीक्षक टिका बहादुर कार्कीले बताउनुभयो। ठक्कर दिने बस र चालक नियन्त्रणमा रहेको पनि प्रहरीले जनाएको छ। सूचना तथा सञ्चार मन्त्री डाक्टर मिरेन्द्र रिजालले प्रतिपक्षी दलहरूको संसद अवरुद्ध गर्ने कार्य गैर जिम्मेवारीपूर्ण भएको बताउनु भएको छ। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री रिजालले संसदबाट समाधान गर्नुपर्ने विषय संसद अवरुद्ध गरेर प्रतिपक्षले गलत कदम चालेको बताउनु भएको छ। संसदमा आफ्ना कुरा राख्ने तर सरकार र सरकारमा रहेका दलहरूको कुरा सुन्न नमान्दा संसद अवरुद्ध खुलाउन समस्या भएको भन्दै मन्त्री रिजालले दलहरूबीच सहमति हुन नसक्दा सरकारले संविधान सभामा रिक्त 26 जना सभासद मनोनयन गर्न समेत नसकेको प्रश्न पार्नु भएको छ। सबै दलहरूको आन्तरिक विवादका कारणले पनि सभासद मनोनयन गर्न नसकेको उहाँले उल्लेख गर्नुभयो। नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका मन्त्री डाक्टर रिजालले उच्च स्तरीय राजनीतिक संयन्त्र बनाउने विषयमा दलहरूबीच सहमति भए पनि त्यो संयन्त्रले संविधान निर्माण गर्ने भन्दा शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउने कार्य मात्रै गर्ने पनि बताउनुभयो। विराटनगर उपमहानगरपालिका लगायत सहरी तथा ग्रामीण क्षेत्रमा खानेपानी उत्पादन गरी बिक्री वितरण गर्ने तीनवटा उद्योगको पानी न्यून गुणस्तरको रहेको भेटिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय विराटनगरद्वारा पानी उद्योगमा गरिएको पानी जाँच एवं परीक्षणबाट यो तथ्य पत्ता लागेको हो। पानीको तौल पनि घटिरहेको नाप तौल क्षेत्रीय कार्यालयले जनाएको छ। विराटनगरमा बिक्री वितरण हुने पानी गुणस्तरहीन रहेको हल्ला चलेपछि वाणिज्य कार्यालय विराटनगरले मोरङ र सुनसरीका सातवटा उद्योगको पानी सङ्कलन गरी खाद्य प्रयोगशालामा जाँच गर्न पठाएको थियो। जिल्ला ट्राफिक कार्यालय नवलपरासीले गरेको सवारी चेक जाँचको क्रममा 27 जना सवारी चालक कारवाहीमा परेका छन्। गैराती भएको चेक जाँचका क्रममा ट्राफिक नियम उल्लङ्घन गरी सवारी साधन चलाउने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, मोटरसाइकलमा 3 जना चढ्ने लगायतका कारवाहीमा परेका हुन्। नवलपुर क्षेत्रमा ट्राफिक प्रहरी, प्रहरी र नवलपुर ट्र्याक्टर समितिले संयुक्त रूपमा दिनहुँ ट्राफिक चेकिङ गर्ने गरेका छन्। अर्पण जनआवाजमा हाम्रो प्रश्न छ, राजसंस्थावादी वृहत समूहले आउँदो वैशाखको 11 गतेभित्रै राजसंस्थालाई पुनर्स्थापना गर्ने उद्घोष गर्नुलाई तपाईँ के भन्नुहुन्छ? ए, दलका नेताहरूलाई चुनौती, बी, भारतको साथ पाए हुने हो, र सी, असम्भव कुरा। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत करने। अब पालो ट्राफिक खबरको। यति बेला नानगढ हेटौडा बिरगन्ज सडक खण्ड खुला छ। त्यस्तै नानगढ मुगलिन, मुगलिन ओबिसी काठमाडौँ सडक खण्ड, मुगलिन दमौली पोखरा सडक खण्ड र नानगढ परासी बुटवल सडक खण्ड पनि खुल्ला रहेका छन्। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 चौक चितवन, फोन नम्बर 0656 63 0063, मोबाइल नम्बर 98550 61 743। अब मौसम सम्बन्धी जानकारी। चितवन जिल्लाको आजको अधिकतम तापक्रम 43 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 24 डिग्री सेल्सियससम्म रहन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिनभर घाम लागे तापनि बेलुकी भने पानी पर्न सक्ने महाशाखाको भनाइ छ। मौसम हेरि सजग रही आफ्नो पानीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। अब विदेशका खबर। इराकी प्रधानमन्त्री नुरी अल मलिकीले देशमा संकटकाल लागू गर्नका लागि संसद समक्ष आग्रह गर्नुभएको छ। देशको सबैभन्दा ठूलो सहर मोसुल र निनबिह प्रान्त आतंककारीहरूले कब्जामा लिएपछि प्रधानमन्त्री मलिकीले संसद समक्ष यस्तो अनुरोध गर्नुभएको हो। उहाँले देशलाई आतंककारीको कब्जामा जान नदिने समेत उद्घोष गर्नुभएको छ। इराकको मोसुल सहरमा 5 दिनदेखि जारी युद्धपछि सहर आतंककारीको कब्जामा गएको अधिकारीले बताएका छन्। अधिकारीहरूका अनुसार सयौं हतियारधारी व्यक्तिहरूले मोसुलको प्रान्तीय सरकारको मुख्यालय कब्जामा लिएका छन्। आक्रमणमा केही विमानस्थल र प्रहरी कार्यालयहरू ध्वस्त पारिएका छन्। इराकी गृह मन्त्रालयले हिजो नै एक विज्ञप्ति निकालेर मोसुल सहर आतंककारीहरूको कब्जामा भएको जनाएको थियो। र अन्तमा खेल समाचार। ब्राजिलकी राष्ट्रपति डिल्मा रुसेफले भोलिबाट सुरु हुने विश्वकपको सम्पूर्ण तयारी पूरा भएको बताउनु भएको छ। उहाँले टेलिभिजनबाट सम्बोधन गर्दै विश्वकपको सम्पूर्ण तयारी पूरा गरेको र खेल सञ्चालन गर्न ब्राजिल तयारी अवस्थामा भएको पनि बताउनु भएको छ। भोलिदेखि सुरु हुने विश्वकप फुटबलका लागि सहभागी सबै टिम साओ पाउलो पुगिसकेका छन्। 32 राष्ट्र सम्मिलित प्रतियोगितामा 64 वटा खेल हुने जनाइएको छ। प्रतियोगिता ब्राजिलका विभिन्न 12 वटा सहरमा सञ्चालन हुनेछ। भोलि हुने उद्घाटन खेलमा आयोजक ब्राजिल र क्रोएसिया भिड्नेछन्।